धेरै माया दिदारै छन् मुटु जोडेर जानेहरू यादमा डुबी बस्दारै छन् मुटु जोडेर बस्नेहरू यादमा डुबी बस्दारै छन् मुटु जोडेर बस्नेहरू लाग्ने हैन थकाइ नै पीरा दिलाई कुर्नेहरू पर्खाइमै मर्दारै छन् साँचो माया गर्नेहरू पर्खाइमै मर्दारै छन् साँचो माया गर्नेहरू स्नेहरू विरतिलाई कुर्नेहरू